परकिया ओ शांति तिमी लाली गुरा भन्छन् परकिया ओ शांति भन्दै डाफे मुना रुन्छन् परकिया ओ शांति तिमी लाली गुरा भन्छन् परकिया ओ शांति भन्दै डाफे मुना रुन्छन् परकिया ओ शांति तिमी शांति तिमलाई बाबु बुद्धको श्राप लाग्ला शांति तिमलाई जन्मभूमिको पाप लाग्ला शांति तिमलाई बाबु बुद्धको श्राप लाग्ला शांति तिमलाई जन्मभूमिको फर्किया ओ शांति तिमी होइन भने बात लाग्ला आउने पिढीको फर्किया ओ शांति तिमी लाली गुरा भन्छन् फर्किया ओ शांति भन्दै डाफे मुना रुन्छन् फर्किया ओ शांति तिमी बाटो हेर्छन् असहाय टुरा पनि तिम्रै काखको छन् पुछिएका सिन्दुहरू तिम्रै बाटो हेर्छन् असहाय टुरा पनि तिम्रै काखको छन् फर्किया ओ शांति तिमी होइन भने आँसु लाग्ला नेपालमाको फर्किया ओ शांति तिमी लाली गुरा भन्छन् फर्किया ओ शांति भन्दै डाफे मुना रुन्छन् फर्किया ओ शांति तिमी लाली गुरा भन्छन् फर्किया ओ शांति भन्दै डाफे मुना रुन्छन् फर्किया ओ शांति तिमी।